नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्जसँगै इन्टरनेट अनलाइनमा www.radioarpan.com.np मार्फत संसारभरिकै साथ सुनिरहनु भएको बिहान 7 बजेको अर्पण स्थानीय समाचारमा स्वागत छ। म ध्रुवराज खनाल। स्थानीय समाचार विस्तारमा, जिल्ला निर्वाचन कार्यालय चितवनले असार 8 गतेका लागि उपनिर्वाचनको मिति तोकिएको चितवनको क्षेत्र नम्बर 4 प्रत्येक मतदान केन्द्रमा पुगेर मतदाता नामावली अद्यावधिक गर्ने भएको छ। क्षेत्र नम्बर 4 अन्तर्गतका शिवनगर, गीतानगर, फुलबारी, पटियानी गाविस र भरतपुर नगरपालिकाका वडा नम्बर 13 र 14 वैशाख 14 देखि 16 गतेसम्म फोटोसहितको मतदाता नामावली सङ्कलनका लागि प्राविधिक कर्मचारीसहितको टोली सम्बन्धित मतदान केन्द्रमा रहने निर्वाचन कार्यालयले जानकारी दिएको छ। यस्तै मङ्गलपुर, शुक्रनगर, गुन्जानगर, शारदानगर र भरतपुर नगरपालिकाका वडा नम्बर 7, 8 र 9 वैशाख 17 गतेदेखि 19 गतेसम्म मतदाता नामावली सङ्कलन हुने निर्वाचन कार्यालयले जानकारी दिएको छ। जिल्ला निर्वाचन कार्यालय चितवनले मङ्गलबार पत्रकार सम्मेलनको आयोजना गरी जिल्लामा क्रियाशील राजनैतिक दल तथा सञ्चारकर्मीलाई यसबारे जानकारी गराएको हो। कार्यक्रममा क्षेत्र नम्बर 4 नयाँ मतदाता नामावली सङ्कलन हुने मतदान केन्द्र, केन्द्रले समेट्ने वडा, सम्बन्धित कर्मचारीको नाम तथा फोन नम्बर र मितिसहितको विवरण सार्वजनिक गरिएको थियो। चितवन क्षेत्र नम्बर 4 31 स्थानमा 81 मतदान केन्द्र रहेका छन्। 2071 वैशाख 20 गतेसम्म 18 वर्ष उमेर पुरा हुने व्यक्तिले मतदानमा सहभागी हुन पाउने जिल्ला निर्वाचन कार्यालय चितवनका प्रमुख हरि ढकालले जानकारी दिनुभयो। उपनिर्वाचनमा सबै क्षेत्रमा विद्युतीय मेसिनको प्रयोग हुने भएको छ। निर्वाचनका लागि मेसिन समेत जिल्ला आइसकेको उहाँले जानकारी दिनुभयो। मेसिनको प्रयोग गर्दा अन्तिम मत परिणाम छिटो आउनुका साथै बदर मत शून्य रहने उहाँले बताउनुभयो। चितवनमा पहिलोपटक मेसिनको प्रयोग गर्न लागेकाले यसको प्रयोगबारे प्रचार प्रसार समेत व्यापक पार्न लागिएको कार्यालयले जानकारी दिएको छ। मतदाता शिक्षाका लागि वैशाख 11 गतेदेखि 56 जना मतदाता शिक्षाका स्वयंसेवकलाई 2 दिने तालिम दिने र उनीहरूले टोलटोलमा पुगेर विद्युतीय मेसिनको प्रयोग गर्न सिकाउने जिल्ला निर्वाचन अधिकारी ढकालले बताउनुभयो। चितवन क्षेत्र नम्बर 4 यसअघि भएको निर्वाचनमा नेपाली कङ्ग्रेसका सभापति सुशील कोइराला विजयी भए पनि 2 निर्वाचन क्षेत्रबाट चुनाव जितेकाले कोइरालाले चितवन क्षेत्र नम्बर 4 राजीनामा दिनुभएको थियो। यसअघि यो निर्वाचन क्षेत्रमा 23 दलका उम्मेद्वार निर्वाचनमा उठेका थिए। चितवन क्षेत्र नम्बर 4 यसअघिको निर्वाचनमा 59,693 मतदाता रहेका थिए। अख्तियार दुरुपयोग अनुसन्धान आयोग मध्यमाञ्चल क्षेत्रीय कार्यालय हेटौँडाका प्रमुख विश्वनाथ ढकालले अख्तियारमा उजुरी परेको भन्ने बहानामा विभिन्न सेवामूलक कार्यालयले सेवाग्राहीलाई सेवाबाट वञ्चित गरेको गुनासो आएको भन्दै कुनै पनि बहानामा सेवा नरोक्न चितवनका कार्यालय प्रमुखहरूको ध्यानाकर्षण गराउनु भएको छ। जिल्ला प्रशासन कार्यालय चितवनमा आयोजना गरिएको एक कार्यक्रममा सहभागी ढकालले अख्तियार दुरुपयोग आयोगलाई नै बदनाम बनाएर मनमानी गर्ने प्रवृत्ति धेरै दिन टिक्न नसक्ने भन्दै जिल्लाका सरकारी कार्यालयका प्रमुखहरूलाई सचेत गराउनु भयो। मध्यमाञ्चल क्षेत्रीय कार्यालय स्थापना भएको 6 महिनाको अवधिमा 1,500 उजुरी परेको जानकारी दिँदै उजुरीमाथि छानबिन भइरहेको उहाँले बताउनुभयो। कुनै कार्यालय तथा कर्मचारी विरुद्ध उजुरी पर्दैमा डराउनु नपर्ने भन्दै उहाँले गल्ती भएको हो कि होइन भन्ने पर्याप्त अनुसन्धानपछि मात्र कारवाही प्रक्रिया सुरु हुने भएकाले निश्चिन्त भएर आफ्नो काममा लाग्न पनि उहाँले सुझाव दिनुभयो। भ्रष्टाचार आवश्यकतामा आधारित र प्रवृत्तिमा आधारित हुने भएकाले भ्रष्टाचार न्यूनीकरणका लागि कर्मचारीको आवश्यकता सम्बोधन गर्नेतर्फ राज्यले ध्यान दिँदै जानुपर्ने उहाँले बताउनुभयो। कार्यक्रममा क्षेत्रीय प्रशासक भोलाप्रसाद शिवाकोटीले अनियमितता रोक्न तथा भ्रष्टाचार न्यूनीकरणका लागि प्रधानमन्त्री कार्यालयदेखि नै विभिन्न पहल भइरहेको भन्दै यसमा सघाउन राजनैतिक दल, नागरिक समाज, सञ्चार जगतको पनि भूमिका सक्रिय हुनुपर्ने बताउनुभयो। भ्रष्टाचार विरुद्धको अभियान चितवनको आयोजनामा भएको कार्यक्रममा चितवनका प्रमुख जिल्ला अधिकारी नरेन्द्र राज शर्माले जवाफदेहिता, पारदर्शिता र सदाचार प्रबन्धनका लागि भन्दै जारी गरेको त्यसबुझे प्रतिबद्ध पत्रमा हस्ताक्षर गर्नुभएको थियो। प्रतिबद्धता पत्रमा जवाफदेहिता सम्बन्धमा 7, पारदर्शिता सम्बन्धमा 5, सदाचार सम्बन्धमा 5, सेवा प्रवाह सम्बन्धमा 2, गुनासो व्यवस्थापन सम्बन्धमा 4, खरिद बिक्री प्रक्रियाका सम्बन्धमा 4, कानुनको शासन सम्बन्धी प्रतिबद्धता पत्रका सम्बन्धमा 3 बुदा समेटिएको छ। देवघाट क्षेत्र विकास समितिको बैङ्क खाताबाट 25,900 रुपियाँ किर्ते गरी झिक्नेमा त्यसै कार्यालयका कार्यरत इन्जिनियर राहुल पौडेल रहेको पत्ता लागेको छ। समितिको बैङ्कमा चेकबुकको बीचमा रहेको एक प्रति चेक हराएपछि घटना सार्वजनिक भएको थियो। इन्जिनियर पौडेलले गल्ती स्वीकार गरी रकम फिर्ता गर्ने बताएको कार्यालय निर्देशक जयकृष्ण शर्माले बताउनुभयो। समितिका निर्देशक र लेखापालको हस्ताक्षर बिना चेक साटिँदैन, तर झिक्ने व्यक्तिले दुवैजनाको हस्ताक्षर कृत्य गरेर चेक साटिएको पाइएको थियो। खाली चेकमा रकम भर्ने र कृत्य गर्ने कार्यालयको हिसाब अडिट गर्ने क्रममा चेक रकम हराएको पत्ता लागेको स्रोतले बताएको छ। फुटपाथबाट हटाउन अगाडि आफूहरूलाई वैकल्पिक स्थानको व्यवस्था गरी दिन माग गर्दै नानगढका फुटपाथ व्यवसायीले हिजो दिनभर भरतपुर नगरपालिका कार्यालयमा धर्ना दिएका छन्। आफूहरूलाई बिना विकल्प फुटपाथबाट हटाइएको भन्दै आन्दोलित बनेका उनीहरूले बिहान 11 बजेदेखि 4 बजेसम्म नगरपालिका गेटमा धर्ना दिएका हुन्। वैकल्पिक स्थानको व्यवस्था नहुँदासम्म बिहान 5 बजेदेखि 10 बजेसम्म व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने, 10 बजेदेखि 4 बजेसम्म मुख्य सडकभन्दा 25 मिटरभित्र व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने, 4 बजेपछि पुरै खुल्ला गर्नुपर्ने, नेपालीहरूको महान चाड दसैँ तिहारमा व्यवसाय गर्नका लागि पुरै समय खुल्ला गरिदिनुपर्ने र दिगो वैकल्पिक व्यवस्थाको लागि काउन्टरसहितको मिनी मार्केटको व्यवस्था गर्नुपर्ने 5 बुधे मागसहितको ज्ञापनपत्र बुझाएका उनीहरूले माग सम्बोधन नभई चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन्। निम्न आय स्रोत भएका सर्वसाधारणले स्वरोजगारको उपाय अपनाउँदा सहयोग गर्नुको सट्टा जीविकोपार्जनै कष्टकर बनाउनेतर्फ केन्द्रित भएको संयुक्त सङ्घर्ष समितिका संयोजक टिका बहादुर पौडेलले आरोप लगाउनुभयो। मानव र वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरणका लागि मानिस स्वयं सचेत हुनुपर्नेमा संरक्षण कर्मीहरूले जोड दिएका छन्। जनावर र मानवबीच द्वन्द्व कसरी न्यूनीकरण गर्न सकिन्छ भन्ने विषयमा भरतपुरमा भएको कार्यक्रममा बोल्दै संरक्षण कर्मीहरूले जनावरको रक्षा गर्दै आफू पनि बाँच्ने वातावरण मानिसले गर्नुपर्ने बताएका छन्। कार्यक्रममा चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत कमलजङ कुँवरले जङ्गली जनावरबाट बस्नका लागि मानिसहरूमा चेतना आवश्यक भएको बताउनुभयो। जनावर अमुक प्राणी भएकाले उसलाई संरक्षण गर्नु दायित्व स्वयं मानिसको भएको उहाँको भनाइ थियो। बरण्डाभार उपभोक्ता समितिका अध्यक्ष वामदेव अधिकारीले जङ्गली जनावरबाट मानव बस्तीमा हुने क्षति न्यूनीकरणका लागि आफूहरूले सचेतना कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो। कार्यक्रममा वक्ताहरूले निकुञ्जबाट बाघ गैंडा हात्ती जस्ता जनावरहरू घरमै आएर दुःख दिने खेतबाली खाइदिने गर्दा पनि उचित राहत पाउन नसकेको गुनासो गरेका थिए। निर्देशिकामा राहतको व्यवस्था गरे पनि झन्झटिलो प्रक्रियाका कारण समस्या परेको उनीहरूको भनाइ छ। नेपाली कङ्ग्रेस जुटपानी गाउँ समितिका सल्लाहकार एवं पूर्व क्षेत्रीय कोषाध्यक्ष विश्वमित्र थापाको मङ्गलबार निधन भएको छ। दमको रोगबाट ग्रसित थापाको 64 वर्षको उमेरमा आफ्नै निवास जुटपानी छ खोलेसिमेलमा निधन भएको नेपाली कङ्ग्रेस चितवनका सचिव जितनारायण श्रेष्ठले जानकारी दिनुभयो। उहाँको मङ्गलबार नै देवघाटमा अन्त्येष्टि गरिएको छ। रोटरी क्लब अफ चितवनले चार्टर दिवसको अवसरमा मङ्गलबार देवघाट स्थित राम सानकी बालिका आश्रममा आर्थिक तथा फलफुल सहयोग गरेको छ।